को पावन अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सहित सुपा देउराली म्युजिक प्राली प्रस्तुत गर्दछ मधुमायाको तीजको कोसेली नाचौ न बरिलै कम्मर मर्काई मर्काई वर्ष दिनमा तीज आयो नाचराणी गाउन सिंगर पटर गरि सके रातो साडी लाउन सिंगर पटर गरि सके रातो साडी लाउन सुर मधु माया शब्द तथा लय सृजना दीपक विश्वकर्मा अरेंज यमन खनाल पीआरबीटी 6054-2502 यूटीएल 7732-7149 उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली, प्रबन्धक यमन खनाल, 98 94 40 400।